नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, नेपालको कम्युनिस्ट आन्दोलनका शिखर पुरुष मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा आज देशभर नेकपा एमाले तथा एमाले सम्बद्ध सङ्घ संगठनले 21 स्मृति दिवस मनाउँदैछन्। एमाले मुख्यालयमा भने रक्तदान तथा मदन भण्डारीले लेखेका लेख रचना तथा पुस्तकहरू सार्वजनिक भएको छ। त्यस्तै विभिन्न जिल्लामा पनि बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरी एमाले भण्डारी र आश्रितलाई सम्झना गरेको छ। नेपाली कम्युनिस्ट आन्दोलनका जुझारु नेता भण्डारी र जीवराज आश्रितको दासढुङ्गामा जीव दुर्घटनामा परि 2050 साल जेठ 3 गते मृत्यु भएको थियो। रहस्यमय रूपमा भएको दुर्घटनाका बारेमा अझै सत्य तथ्य कुरा सार्वजनिक हुन सकेको छैन। मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले मदन भण्डारीको सम्झना गर्दै भन्नुभएको छ, 2047 सालको संविधान नेपाली कङ्ग्रेसले इतिहासमै राम्रो छ, कमा र पुनर्विराम पनि फेर्नु पर्दैन भनेको थियो। तर तत्कालीन पार्टीका महासचिव स्वर्गीय भण्डारीले उक्त संविधान अपुरो र जनताको पक्षमा नभएको भन्दै आलोचनाका 27 मुद्दा राख्नु भएको थियो। ती आलोचनाका विषयहरू अहिले अन्तरिम संविधानमा समेटिएका छन्। राजा बिनाको गणतन्त्र, धर्मनिरपेक्षता, जननेता भण्डारीकै सोच हो भन्दै नेपालले 2062-63 आन्दोलनको वैचारिक नेता पनि उहाँ नै हो भन्नुभएको छ। मदन भण्डारीको स्मृति दिवसको अवसरमा आज नेकपा एमाले चितवनले दुर्घटनास्थल दासढुङ्गामा एक विशेष कार्यक्रम गर्दैछ। एमाले अध्यक्ष जननाथ खनाललाई सर्वोच्च अदालतका लागि न्याय परिषदले गरेको न्यायाधीश सिफारिस सम्बन्धी विवादमा प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै 25 केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका छन्। 25 केन्द्रीय सदस्यले एमाले मुख्यालय मदनगर बल्खुमा आज बिहान अध्यक्ष खनाललाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा भनिएको छ, संसदीय सुनवाई अन्तर्गत न्यायाधीश सिफारिस प्रकरणका दोषीमाथि कारवाही र न्याय परिषदको गलत निर्णयलाई सच्याई स्वतन्त्र न्यायपालिकाको रक्षा गर्न संसदीय सुनवाई समितिमा रहेका हाम्रो पार्टीका माननीय सदस्यहरूलाई प्रभावकारी भूमिका खेल्नका लागि निर्देशन दियोस्। यसरी हस्ताक्षर बुझाउनेहरूमा केन्द्रीय सदस्य गोपाल कृष्ण गोपाल श्रेष्ठ, सानु कुमार श्रेष्ठ, विजय कुमार पौडेल, जीवन राम श्रेष्ठ, कल्याणी खड्का, जगन्नाथ खतेउडा, यज्ञेश भट्टराई, घनश्याम भूषाल, तुलबहादुर गुरुङ लगायत रहेका छन्। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ। विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि शुक्रबार बसेको पहिलो बैठक कुनै निर्णय नगरी आजसम्मका लागि स्थगित भएको थियो। राष्ट्रिय सम्मेलनमा असन्तुष्ट जनाउँदै कुनै पनि पदमा नबस्ने अडानमा रहेका नेता डाक्टर बाबुराम भट्टराई पक्षधर नेताहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको पार्टी प्रवक्ता दिनेनाथ शर्माले जानकारी दिनुभयो। भट्टराई पक्षको अनुपस्थितिमा पार्टी मुख्यालय पेरिस डाँडामा बसेको केन्द्रीय समितिको बैठकमा एजेन्डा पेश भए पनि कुनै निर्णय हुन सकेन। नेपाली कङ्ग्रेस नवलपरासीका कोषाध्यक्ष चन्द्रबहादुर आलीको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ। कावासोतीबाट गैँडाकोटतर्फ आउँदै गरेको N11P5392 नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको लोका ओह्रालोमा गैराती दुर्घटना हुँदा कोषाध्यक्ष आलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले आज पदबाट राजीनामा दिँदै हुनुहुन्छ। 10 वर्ष लामो समय देशको कार्यकारी प्रधानमन्त्रीको पदमा रहेका सिंहले आज दिउँसो राष्ट्रपति प्रणव मुखर्जीलाई आफ्नो राजीनामा बुझ्न लाग्नु भएको हो। भारतको अर्थतन्त्र सुधारकको रूपमा परिचित सिंह अर्थशास्त्री हुनुहुन्छ। भारतीय रिजर्भ बैङ्कका गभर्नर समेत भइसकेका सिंह त्यसपछि अर्थमन्त्री हुँदै कङ्ग्रेस नेतृत्वको युपिए गठबन्धनबाट प्रधानमन्त्री हुनुभएको थियो। लगातार दुई कार्यकाल प्रधानमन्त्री भएका सिंह केही विवाद र केही चर्चामा रहेर आफ्नो राजनीतिक यात्रामा पुनः विराम लिने हुनुभएको छ। उहाँले राष्ट्रपतिलाई राजीनामा बुझाएसँगै राजनैतिक जीवनबाट सन्यास लिने पनि तयारी गर्नुभएको छ। र स्पेनिस ला लिगा फुटबलमा एथलेटिको मड्रिड र बार्सिलोना भिड्दैछन्। यो खेलले च्याम्पियनको टुङ्गो लगाउनेछ।